चोली पर्ने किम्बाजीमा हुँदैछ टाइट ती भएर दुनियाँले गर्दैछ लाइक देखे देखे चट्ट मिलेको ज्यान बारम्बार गइरहन्छ तिमीतिर ध्यान बारम्बार गइरहन्छ तिमीतिर ध्यान मेरे गाने घेरे की लजाई लजाई मैं तेरा हेरे की कतिराम्री नानी कतिराम्री नानी लजाउने छ भनी पछि गरौँ चिना जानी लान्छौ अहिले पनि मेरे गाने घेरे की लजाई लजाई मैं तेरा हेरे की कतिराम्री नानी कतिराम्री नानी लजाउने छ भनी पछि गरौँ चिना जानी लान्छौ अहिले पनि पछि गरौँ चिना जानी लान्छौ अहिले पनि ज्यान पनि छ बपाल बनाऊ बनाऊ लाइरहन्छ माया जल रहेछौ कति राम्री नानी कति राम्री नानी लजाउने छ भनी पछि गरौँ चिना जाने लान्छौ अहिले पनि ज्यान पनि छ बपाल बनाऊ बनाऊ लाइरहन्छ माया जल रहेछौ कति राम्री नानी कति राम्री नानी लजाउने छ भनी पछि गरौँ चिना जाने लान्छौ अहिले पनि पछि गरौँ चिना जाने लान्छौ अहिले पनि स्वर्गबाट अप्सरा झरेकी नाजुक नाजुक मै तेरा सरेकी रहेछौ कति राम्री नानी कति राम्री नानी लजाउने छ भनी पछि गरौँ चिना जानी लान्छौ अहिले पनि असरा झरे कि नाजुक नाजुक मै तेरा सरे कि छेउ कति राम्रै नानी कति राम्रै नानी लजाउने छ भानी पछि गरौँ चिन जाने लान्छौ अहिले पानी पछि गरौँ चिन जाने लान्छौ अहिले पानी